तातो तातो जवानी चढ्याछ मुहारैले बतायो गाउँको तिले सतायो कोही छ भने राउमाया यतैबाट जाउँ ईश्वरले आस गरौ राम्रा राम्रा मैयाले आस गरौ तातो तातो जवानी चढ्याछ मुहारैले बतायो गाउँको तिले सतायो कोही छ भने राउमाया यतैबाट जाउँ तातो तातो जवानी चढ्याछ मुहारैले बतायो गाउँको तिले सतायो कोही छ भने राउमाया यतैबाट जाउँ माया बामा हेर्दैन आफूलाई मन पर्नेले टेर्दैन तातो तातो जवानी चढ्याछ मुहारैले बतायो गाउँको तिले सतायो कोही छ भने राउमाया हुने खोजेर पाइएन नक्कल पार्ने आफूलाई चाहिएन तातो तातो जवानी चढ्याछ मुहारैले बतायो गाउँको तिले सतायो कोही छ भने राउमाया यतैबाट जाउँ माया खोजेर पाइएन नक्कल पार्ने आफूलाई चाहिएन तातो तातो जवानी चढ्याछ मुहारैले बतायो गाउँको तिले सतायो कोही छ भने लाऊ माया यतैबाट जाऊ माया कोही छ भने लाऊ माया यतैबाट जाऊ माया खोजीमा आत्मा सुन्ने के छैन गोजीमा तातो तातो जवानी चढ्या छ मोहारैले बतायो बाबु दिने सतायो कोही छ भने लाउ माया यतैबाट जाउ मायाको खोजीमा आत्मा सुन्ने के छैन गोजीमा तातो तातो जवानी चढ्या छ मोहारैले बतायो बाबु दिने सतायो कोही छ भने लाउ माया यतैबाट जाउ माया